फूल देउराली मा साथै राख्यो जस्तो लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौ जस्तो लाग्छ दुईटा फूल देउरालीमा को तारेलीमा शीतको थोपा परे जस्तो टल्किने त्यो निधारमा पसेना सुकाइदिए जस्तो लाग्छ पात हम्की पिपलको बिसाउनीमा जिन्दगीको पसेना लत्रे काटी परेलीको सम्झना छ जस्तै लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौ जस्तो लाग्छ दुईटा फूल देउरालीमा राति फुल्ने फुला टिपे सुरी दिए जस्तो लाग्छ कुनै रात बसे को त्यो बासमा ओत मुनि आकाशको छाया मुनि धरतीको रात मुनि बसे को त्यो बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यौ जस्तो लाग्छ दुईटा फूल देउराली